कहिले समतल सागर भइरहे दिन्छ, कहिले छाल भई उर्ली दिन्छ, सम्हाल्नै गाह्रो भोजन बहकिने मन, बहकिने मन, बहकिने मन, बहकिने मन, बहकिने मन। कहिले बिर्सिएर अनि कहिले सम्झिएर आउँछ, कहिले बिर्सिएर अनि कहिले सम्झिएर आउँछ, फेरि कहिले यो मन यसै आत्तिएर आउँछ, कहिले बिर्सिएर अनि कहिले सम्झिएर आउँछ, फेरि कहिले यो मन यसै आत्तिएर आउँछ। जब हात छुटेका जोडीहरू देख्छु, जब हात छुटेका जोडीहरू देख्छु, कहिले बिर्सिएर अनि कहिले सम्झिएर आउँछ, फेरि कहिले यो मन यसै आत्तिएर आउँछ। जब हात छुटेका जोडीहरू देख्छु, साँच्चै मेरो मन यसै भक्कानिएर आउँछ, साँच्चै मेरो मन यसै भक्कानिएर आउँछ। मैसुर भएको भए सबै प्रेमीको मिलन गराउँथे, भएको भए सबै प्रेमीको मिलन गराउँथे। याद बिर्स न सक्ने दिल बनाउँथे, याद छुट्नै न पर्ने नियम बनाउँथे, याद बिर्स न सक्ने दिल बनाउँथे, या त छुट्नै नपर्ने नियम बनाउँथे। मैसुर भएको भए सबै प्रेमीको मिलन गराउँथे। साँच्चै यदि म ईश्वर भइदिएको भए सबै प्रेमीहरूको मिलन गराउँथे, तिनीहरूको बाटोमा आइपर्ने हरेक बाधा व्यवधानहरू पन्छाउन सघाउँथे, प्रेम गर्नेहरूलाई देखि नसहने यो दुनियाँको एक रत्ती बानी पनि आफूमा आउन दिन्थेन म। कसम खाएर भन्छु, हिजो यही समाजकै कारण आफ्नो मान्छेसँग छुट्टिनु परेको पीडा भुलेर आज आफ्ना सन्तानलाई प्रेम टुङ्ग्याउन दबाब दिने ढोङ्गी अभिभावक भन्दा बिल्कुल फरक हुन्थे म। म त सधैँ प्रेम गर्नेहरूको पक्षमा आफूलाई उभ्याउने थिएँ, किनकि मान्छे हुँदाको केही यस्ता अनुभवहरू सङ्गाले मैले, जसले सधैँ प्रेमीहरूको साथमा उभिन सजग बनाइरहनेछ मलाई। म ईश्वर भएँ भने पनि ती अनुभवहरूबाट पाठ सिक्ने थिएँ। मैले मान्छे भएर रुनु पर्दाको दुःख राम्रैसँग अनुभव गर्न पाएँ। यही अनुभवले पनि मलाई सधैँ अघि भनेकै बाटोमा हिँड्न उत्प्रेरित गरिरहन्छ। मलाई थाहा छैन हिजो आज तिमी कहाँ छेउ, अहँ केही थाहा छैन। अहिले पनि जब तिमीलाई सम्झिन्छु नि म, तब मलाई एकदमै मनपर्ने कवि नवराज पराजुलीले आफ्नो कवितामा भने चाहिँ महसुस गर्छु म। त्यति बेला मेरो एकलास जिन्दगीमा तिम्रो आगमनले मन त्यति खुसी भएको थियो जति खुसी एउटी गर्भवती नारी उसको पेटको बच्चाले पहिलोपल्ट खुट्टा चलाउँदा हुन्छन्, जति खुसी एउटा भङ्गेरोको बचेरा जीवनमा पहिलोपल्ट एउटा रुखबाट अर्को रुखमा एक्लै उडेको दिन हुन्छ, जति खुसी एउटा मजदुर उसको पहिलो ज्यालाले छोरीलाई मनपर्ने नयाँ लुगा किनेर आफ्नो झुप्रो फर्किरहेका बेला हुन्छ। साँच्चै भनेको त्यति धेरै खुसी भएको थिएँ म तिम्रो आगमनले। तिमी आयौ यस्तो लाग्यो मानौ कसैले मेरो चिसो छातीमा सूर्यमा चोबेर ल्याएको हात राखिदियो, यस्तो लाग्यो दुर्गतिको दुर्गम गाउँमा अल्मलिरहेका मेरा पाइलाहरूलाई कसैले जिन्दगीको राजधानीसम्म पुग्ने बाटो देखाइदियो। हो, त्यस्तै लाग्यो मलाई। तर मेरा अनुभूतिहरू सधैँ उही आकारमा रहिरहन पाएनन्। हामी सधैँ हामी भएर रहन पाएनौँ। यो दुनियाँले हाम्रो सम्बन्धलाई पनि बल्छीमा पारेर पाखामा निकालेर पछार्यो। हामी पनि त त्यस्तै दुई पात्र भयौँ जसलाई समयको छालले वारिपारी पुग्ने गरी हुत्याइदियो। सायद तिमी पनि कहिलेकाहीँ यसै गरी सम्झिन्छौ होली मलाई, अनि यसै गरी रिस पोख्छौ होली यो बहिरी दुनियाँसँग। म आँसु भएर बगिरहँदा कुनै दिन तिम्रो नजरको समुद्रसम्म आइपुगे भने सँगालेर राख्नु म भित्रको मलाई, किनकि कुनै यस्तो समय पनि आएछ र प्रेम गर्नेहरू केही स्वतन्त्र हुन पाएछन् भने म फेरि एकपटक पैठेजोरी खेल्ने दृष्टता गर्नेछु यो मतलबी दुनियाँसँग, किनकि यो दुनियाँसँगको मेरो हिसाब किताब अझै बाँकी छ। मान्छे हुँदा मैले चुक्ता गर्न बाँकी हिसाब किताब। म पनि त प्रेमको अभावमा छु, सँगाल्न पनि नपाउने दबावमा छु। म पनि त प्रेमको अभावमा छु, सँगाल्न पनि नपाउने दबावमा छु। साँच्चै ईश्वर भए के गर्थे होला, तर म मान्छे भएर तनावमा छु। तर म मान्छे भएर तनावमा छु। मान्छे भएरै दुःख तिमीलाई दुखाउँछन् मलाई। मान्छे भएरै दुःख तिमीलाई दुखाउँछन् मलाई पनि। तिमी बगेको देखे आँखाबाट, तिमी बगेको देखे आँखाबाट, रुवाउ चाहे मलाई पनि। भएको भए तिमीलाई किन दुखाउँथे, या त दुखै न दुख्ने घाउ बनाउँथे, या त आँसु बिनाको नयन बनाउँथे, या त दुख्दै न दुख्ने घाउ बनाउँथे, या त आँसु बिनाको नयन बनाउँथे। मैसुर भएको भए सबै प्रेमीको मिलन गराउँथे। म ईश्वर भएको भए सबै प्रेमीको मिलन गराउँथे। हुन त म भौतिकवादमा विश्वास गर्ने मान्छे। धार्मिक ग्रन्थहरूले मान्छेको उत्पत्ति यसरी भयो भनेको विश्वास नगरेर चार्ल्स डार्विनले प्रतिपादन गरेको प्राणी विकासको सिद्धान्तलाई सिरोपर गरेको मान्छे। मलाई लाग्दैन ईश्वर कतै अस्तित्वमा छ। अह, लाग्दैन त्यस्तो। साँच्चै भन्नुपर्दा जुन दिन अलग्गियौ तिमी मबाट, त्यही दिनदेखि म आत्मपरक भन्दा बढी वस्तुपरक हुन थालेँ। जुन दिन टुट्यो त्यति धेरै विश्वास, त्यही दिनबाट मलाई लाग्यो यो संसारमा ईश्वर भन्ने त्यस्तो केही छैन। थियो भने पनि मरिसक्यो त्यो। यदि अझै त्यसको जिजीविषा बाँकी थियो भने त्यसले बिना कारण पनि किन त्यति धेरै आँसुहरूको बाढी घोप्ट्यायो हामी माथि। बेग हानेर आउने बतासले सुकुम्बासी बस्तीको छानो उडाए जस्तो मेरा खुसीहरू पनि कता कता पुगेका थिए उडेर, सँगै तिम्रा खुसीहरू पनि। तिनै दिनहरूमा हो भगवान भनिने चिजमाथि मेरो विश्वास उडेको। तर हिजो आज यो विज्ञानमाथि पनि अविश्वास लाग्न थालेको छ। रेबिज विरुद्धको सुई बनाउन सक्ने, क्यान्सर पनि निको हुने उपचार पत्ता लगाउन सक्ने, हुँदाहुँदा मुटु पनि प्रत्यारोपण गर्न सक्ने प्रविधिको विकास गर्न सक्ने यो विज्ञानले कसैलाई बिर्सिन सक्ने ओखती चाहिँ किन बनाउन सकेन होला। हो, यो त्यही प्रश्न हो जसले अचेल हर बखत विज्ञानसँगको मेरो दूरी बढाउँदैछ। अनि मलाई लाग्न थालेको छ यदि यो संसारमा ईश्वर हुन्थ्यो र म पनि एउटा ईश्वर हुन्थे भने म के गर्थेँ होला। जब म के गर्थेँ होला भन्ने जिज्ञासा उब्जिन्छ नि म भित्र, अनि त्यसै बेला नचाहँदा नचाहँदै पनि बाध्यतावश छुट्टिन परेका धेरै प्रेमिल जोडीहरूको मुहार मेरो अघि आइदिन्छन्। वियोगको पीडा सहन नसक्दा आँसुमा चुर्लुम्मा डुबेका उनीहरूका आँखाको भाव म निकै प्रष्टसँग पढ्न सक्छु। त्यति बेला प्रेमीहरूलाई धारे हात लगाउने यो दुनियाँदेखि विरक्त लागेर आउँछ मलाई। अनि सरू भक्तको चर्चित उपन्यास पागल बस्तीमा जस्तै एउटा भिन्दै बस्ती बसाउन मन लाग्छ मलाई। त्यो बस्ती यो ईर्ष्यालु दुनियाँ भन्दा निकै पर होस्, त्यहाँ प्रेम गर्नेहरू मात्रै बसुन्, प्रेमलाई पनि प्रेम गर्नेहरू मात्रै बसुन्। भन्न त भन्लान् मान्छेहरू त्यो पागलहरूको बस्ती हो भनेर, र पनि हामी त्यो हाम्रो संसारमा पागल झैं प्रेम गरिरहौं एकअर्कालाई, पागल झैं रक्षा गरिरहौं प्रेमको। हो, त्यस्तै एउटा संसार रच्ने धोको छ मलाई, ताकि प्रेम गर्नेहरूले अब उपरान्त रुनु नपरोस् अनि यो दुनियाँसँग डराउन पनि। मलाई एउटा यस्तो संसार बनाउनु छ, प्रेम गर्नेहरूको बलियो आधार बनाउनु छ। मलाई एउटा यस्तो संसार बनाउनु छ, प्रेम गर्नेहरूको बलियो आधार बनाउनु छ, यो दुनियाँ भन्दा पर एउटा बस्ती बसाउन सकौँ। हो, त्यही सपना साकार बनाउनु छ। हो, त्यही सपना साकार बनाउनु छ। तिमीलाई जस्तै मलाई पनि उस्तै उदाउँछ बिहानी, तिमीलाई जस्तै मलाई पनि उस्तै उदाउँछ बिहानी, एउटै धागोले सिएको छ हाम्रो जीवनको कहानी, मैसुर भएको भए प्रेमीहरूको बेग्लै सहर बनाउँथे, या त सबै प्रेमीलाई आमर बनाउँथे, या त प्रेमीको दिल नै पत्थर बनाउँथे, या त सबै प्रेमीलाई आमर बनाउँथे, या त प्रेमीको दिल नै पत्थर बनाउँथे, मैसुर भएको भए सबै प्रेमीको मिलन गराउँथे। म भक्तहरूले घेरेर बस्दिनथे, शरीर पुरै फुलमालाले बेरेर बस्दिनथे, म भक्तहरूले घेरेर बस्दिनथे, शरीर पुरै फुलमालाले बेरेर बस्दिनथे, साँच्चै म ईश्वर भए रक्षा गर्थे प्रेमीहरूको, मूर्ति भई टुलु टुलु हेरेर बस्दिनथे, मूर्ति भई टुलु टुलु हेरेर बस्दिनथे। हप्ता दिनमा एक फेर घर घरमा आउँछ, छुट्टी यसै न्यास्रो लाग्ने गहिरो माया लाउँछ, सोमबार राति यसै बेला सुनाइदिनुहोस् कसैलाई, ढुङ्गे मुटुहरूको नि मन बहकाउँछ। खुसी थोरै आँसु धेरै पीर छ आज पनि, पारी सुनिल वारी महावीर छ आज पनि। तपाईँले आफ्नो मोबाइलको मेमोरी भरिने गरी रेकर्ड गरेर राख्न योग्य सम्झिनु भएको एउटा रेडियो कार्यक्रम बहकिने मन। कतै प्रेम गर्नेहरूको पक्षमा उभिने तपाईँ, कतै प्रेम गर्नेहरूलाई देखिन सहने तपाईँ, सबै सबैलाई नमस्कार। म महावीर विश्वकर्मा। तपाईँलाई एक हप्ताभरि पर्खाएर आफू चाहिँ कहाँ कहाँ पुगे पनि, यति बेला भने यो चिसो रातमा तपाईँको न्यानो माया मनमा कैद गर्न टुप्लुक्क आइपुगे सारथी सुनिल राज भारतसँगै। आँसु दिएर आउँछु, आँसु पिएर आउँछु, भौतारिन्छु यात्रा बीच छटपटिएर आउँछु, तपाईँ भन्नुहुन्छ सधैँ बहकाई तैले, बहकाउन अचेल साथमा सुनिल लिएर आउँछु। नमस्कार, सुस्वागतम। आज फेरि पनि यो मन ओछ्याएर त्यो मनलाई स्वागत। सामुदायिक सूचना नेटवर्क सिआइएन को उत्पादन रेडियो कार्यक्रम बहकिने मन काठमाडौँको स्टुडियो सिआइएनको स्टुडियो काठमाडौँबाट प्रसारण भइरहेको यो रेडियो कार्यक्रम बहकिनीमा देशभरिका 103 रेडियोबाट तपाईँ एकैसाथ सुनिरहनु भएको छ। आज पनि बहकिनी मनको यो अर्को एउटा नौलो श्रृङ्खलामा तपाईँलाई स्वागत गर्न आइपुग्यौँ। यो सिसापारी हुनुहुन्छ सुनिल राज भारत अनि वारिपट्टि छु म महावीर विश्वकर्मा। हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन। कार्यक्रम बहकिनी मन तपाईँ सुनिरहनु भएको छ। रूपन्देहीमा रेडियो समावेशी यसै गरी दार्चुलामा रेडियो कालापानीबाट पनि तपाईँ कार्यक्रम सुनिरहनु भएको छ। मैले अघिल्लो श्रृङ्खलामा यी दुई रेडियोको नाम लिन पाएको थिइनँ, आज जानकारी भयो र मैले आज नाम जोडेँ। अरू रेडियोहरूको अगाडि लिएकोले अब केही श्रृङ्खलापछि म सबैको एकैपटक लिनेछु। कार्यक्रम हो बहकिने मन, प्रेम विषयमा आधारित रेडियो कार्यक्रम। अझ यसलाई यसरी पनि भन्न सक्छौँ कि प्रेममै आइपर्ने विभिन्न भोगाईहरूको अनुभवहरूको यसका विभिन्न समस्याहरूको बाधा व्यवधानहरूको यी विषयहरूलाई एउटा छलफलको विषय बनाउने रेडियो कार्यक्रम बहकिने मन। साहित्यको मुक्तक विधालाई लिएका हुन्छौँ, साथको छ उत्कृष्ट मुक्तक भनेर लिएर आउने गर्छौँ फेसबुक पेजमा प्राप्त भएका मुक्तकहरूमध्येबाट। आज पनि त्यस्ता मुक्तकहरू छन् अनि प्रेमसँग सम्बन्धित विषय उठाउँछौँ। 01-5260-671 यो नम्बर खुला गरेका हुन्छौँ। तपाईँ आउनु भएपछि तपाईँले विचार राख्नुपर्ने विषय हामीले लिएर आउने गर्छौँ, जुन अनुरूप आज पनि लिएर आएका छौँ। प्राय प्रेम गर्नेहरू अझ यसलाई सजिलोसँग भन्नुपर्दा जो प्रेम गर्ने प्रेमी प्रेमिका हुन्छन् उनीहरू त्यो आफ्नो सम्बन्धको बारेमा चाहिँ सकेसम्म एकदम गोप्य राख्न खोज्छन्। त्यो सम्बन्धलाई अरूलाई भन्न खोज्दैनन्। एकदमै मन मिल्ने साथीलाई भनिहाल्न मन लागिहाल्दा पनि त्यो कसलाई भनौँ कसलाई भनौँ एकदम उकुस मुकुस हुन्छ। त्यो बेलामा भनिहाल्दाखेरि पनि अरू कसैलाई थाहा नहुन्छ यो कुरा, कसैलाई नभने भनेर मात्र भन्छन्। त्यो केटाले पनि त्यसै गर्छन्, केटीले पनि त्यसै गर्छन्, प्रेम गर्नेहरूले त्यसै गर्छन्। समग्रमा भन्नुपर्दा आफ्नो प्रेम सम्बन्धको विषयमा अरू कसैलाई पनि थाहा नहोस् भनेर त्यसलाई एकदमै गुपचुप राख्छन्। अझ कतिपय अवस्थामा त एकदमै मन मिल्ने साथी, एउटै ओछ्यानमा सुत्ने साथीले समेत थाहा हुँदैन कि साथीको कोहीसँग प्रेम सम्बन्ध छ भन्ने कुरो। आखिर किन प्रेम गर्नेहरू यसरी लुकाउन चाहन्छन् प्रेमलाई, समाजसँग लुकेर किन प्रेम गर्नुपर्छ भन्ने सोचाइराख्छन् त उनीहरू? के कुराले चाहिँ त्यहाँ त्यो कारक तत्त्व के हुन्छ होला, के कुराले गर्दाखेरि चाहिँ उनीहरू त्यो हाम्रो प्रेम सम्बन्धको विषयमा थाहा दिन हुँदैन अरूलाई भन्ने सोचिरहेका हुन्छन् होला? आज हामी यो विषयमा कुरा गर्न खोजिरहेका छौँ। तपाईँ आफ्नो विचार राख्न आउन सक्नुहुन्छ। 01-5260-671 यो नम्बर खुला गरेका छौँ हामीले, सँगै साथमा मुक्तक पनि लिएर आउनुहोला। तपाईँको मुक्तक सुन्छौँ, मुक्तकमै जवाब फर्काउने त्यो केही प्रयत्न भने म गर्छु। साताको छ उत्कृष्ट मुक्तक कसरी हुन्छ भने तपाईँलाई लागेको होला धेरै गाली खाने काम हो यो चाहिँ मेरो। यति धेरै गाली खान्छु कि मैले यो 6 मुक्तक लिएर आउँदा चाहिँ लगभग 400 मुक्तकबाट 6 लिएर आउनु आफैमा जटिल काम हो। त्यसरी लिएर आउने तपाईँले बहकिनी मनको फेसबुक पेज बहकिनी मन तपाईँले फेसबुकमा सर्चमा BAHAKINE एक स्पेस दिएर MAN बहकिने मन टाइप गर्नुभयो भने 80,600 भन्दा धेरैले लाइक गरेको एउटा फेसबुक पेज छ। यो पेजमा हामीले एउटा स्ट्याटस राख्छौँ कति गतिको कार्यक्रमको लागि मुक्तक यहाँ पोस्ट गर्नुहोला भनेर। त्यहाँ प्राप्त भएका मुक्तकहरूमध्येबाट 6 लिएर आउने गरेका छौँ। यो फागुन 1 विश्व रेडियो दिवस भएको कारणले गर्दाखेरि पनि यो 6 मुक्तकमध्येमा 2 चाहिँ हामीले रेडियोसँग सम्बन्धित मुक्तक लिएर आउने गर्छौँ, जुन अनुरूप आज पनि त्यसै गरी आएका छौँ हामी। कोही हुनुहुन्छ फोन सम्पर्कमा, उहाँसँग कुरा गरेपछि म बाँकी प्रक्रियामा अगाडि बढ्छु। हेलो, नमस्ते सर। हेलो, हजुर नमस्ते सर। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर म धादिङबाट रन्जु घायल। रन्जुजी धादिङ कुन ठाउँ तपाईँको? हजुर धादिङ भूमिस्थान सर। ए अनि तपाईँ पहिलो कलरको रूपमा आउनु भएको छ, म तपाईँलाई प्रश्नै राखिहाल्छु। प्रेम गर्नेहरू किन अझै पनि समाजसँग लुकेर प्रेम गर्नुपर्छ भन्ने सोच्छन् होला? अब अब यस पनि त सर होइन, समाज भनेको अब हाम्रो, अब हेर्नुहोस् न, हामी समाज बिना त कोही पनि बाँच्नै सक्दैन होइन। अब हामीले जति माया गरे पनि त अब समाजको डर र त्रास एकदम हुन्छ होइन, त्यो समाजले, समाज बिना हामी बाँच्नै सक्दैन। समाज भनेको एउटा हाम्रो अभिन्न अङ्ग हो, त्यही भएर पनि होला जस्तो लाग्छ। हो, समाज बिना बाँच्न सक्दैनौँ, एकदमै यसमा दुई मत नै छैन। तर प्रेम गर्नु भनेको चाहिँ समाज बिना बाँच्न खोज्ने प्रयास गर्न खोज्नु हो। हजुर, खै हुन त त्यो पनि होइन सर, तर खै अब यस्तै हाम्रो समाजमा चलेको रीत नै यस्तै छ त होइन। त्यो रीत भनिरहँदाखेरि पनि तपाईँ हामी युवाले त्यसलाई, हामीले त्यो व्यवहारमा हामीले पनि लागू गरिरहेका हुन्छौँ नि, के कारणले चाहिँ असर गर्छ होला ताकि त्यो प्रेम सम्बन्धको बारेमा कसैले पनि थाहा नपाओस् भनेर? अब समाज बिना हामी बाँच्न कोसिस गर्यो भने, यदि उसले ऊ प्रेमी अथवा प्रेमीबाट धोका पायो भने हामीले सिधै सुसाइड रोज्नुपर्ने बाध्य त हुन्छ नि त, त्यही भएर पनि होला। एउटा बदनामी, तपाईँले त्यो भन्न खोज्नुभएको कुराभित्र चाहिँ, यदि त्यो सम्बन्ध पछि छुट्यो भने त्यसले बदनामी कमाउँछ, जसले गर्दा समाजमा बाँच्नै नसक्ने अवस्थामा पनि पुग्न सक्छ है। हुन्छ, तपाईँको मुक्तक सुरु गर्नुहोस् अब। कोही सुसाइड पत्र पढ्दै आँसु छारिरहनेछन्, कोही लासमाथि टुक्दै श्रापिरहनेछन्, कोही सुसाइड पत्र पढ्दै आँसु छारिरहनेछन्, कोही लासमाथि टुक्दै श्रापिरहनेछन्, रोए जस्तै गरी तिमीले पनि हाँसको आँसु झारिदेऊ, कोही सुसाइड पत्र पढ्दै आँसु झारिरहनेछन्, कोही लासमाथि टुक्दै श्रापिरहनेछन्, रोए जस्तै गरी तिमीले पनि हाँसको आँसु झारिदेऊ, तिम्रो घरमा जन्तीको लाहरा, मेरो घरमा मलामी आउनेछन्, कोही सुसाइड पत्र पढ्दै आँसु झारिरहनेछन्, कोही लासुमाथि थुक्दै श्रापिरहनेछन्। आँखाबाट आँसु जस्तै झरेर जान्छ जीवन, आँखाबाट आँसु जस्तै झरेर जान्छ जीवन, गालाको डिल हुँदै भुइँमा सरेर जान्छ जीवन, आँखाबाट आँसु जस्तै झरेर जान्छ जीवन, गालाको डिल हुँदै भुइँमा सरेर जान्छ जीवन, जति जोगाउन खोज्छौँ प्रेम जब बदनामी हुन्छ, जति जोगाउन खोज्छौँ प्रेम जब बदनामी हुन्छ, त्यति बेला यो शरीर पनि मरेर जान्छ जीवन, त्यति बेला शरीरसँगै मरेर जान्छ जीवन। नमस्कार, छुटिन्छौँ। प्रेम गर्नेहरू किन अझै पनि समाजसँग लुकेर प्रेम गर्नुपर्छ भन्ने सोच्छन् होला, किन यो आफ्नो प्रेम सम्बन्धको बारेमा चाहिँ यो समाजले थाहा पाउनु हुँदैन, थाहा पायो भने अर्को अप्ठ्यारो आइपर्छ भन्ने सोच्छन् होला। 01-5260-671 यो नम्बर खुला गरेका छौँ। केही पाउन यहाँ केही गुमाउनु पर्छ, जसरी जुन उदाउन सूर्य अस्ताउनु पर्छ। केही पाउन यहाँ केही गुमाउनु पर्छ, जसरी जुन उदाउन सूर्य अस्ताउनु पर्छ। केही भिन्न गर्न खोज्छु पागल भइस भन्छन्, केही भिन्न गर्न खोज्छु पागल भइस भन्छन्, साँच्चै बाँच्नै पनि आजकल बौलाउनु पर्छ, साँच्चै बाँच्नै पनि आजकल बौलाउनु पर्छ। अर्जुन भट्टराई झापा भद्रपुर हाल दक्षिण कोरियामा हुनुहुने मित्रको यो मुक्तक मैले पहिलो मुक्तको रूपमा वाचन गरेँ, अर्को पनि म वाचन गर्छु। न गएर खुसी हुन्छ, न आएर खुसी हुन्छ, न त यादहरूको छाना छाएर खुसी हुन्छ। न गएर खुसी हुन्छ, न आएर खुसी हुन्छ, न त यादहरूको छाना छाएर खुसी हुन्छ। यो माया भन्ने चिज कति बैगुनी हो, न पाएर खुसी हुन्छ, न गुमाएर खुसी हुन्छ, न पाएर खुसी हुन्छ, न गुमाएर खुसी हुन्छ। सुन्दर शेर्पाली बिन्दास रुङ्गा 2 घनखोला रुकुम हाल भारतमा हुनुहुन्छ। प्रेम गर्नेहरू किन अझै पनि समाजसँग लुकेर प्रेम गर्नुपर्छ भन्ने सोच्छन्, यो विषयमा आज हामी कुरा गरिरहेका छौँ। 01-5260-671 यो नम्बर खुला गरेका छौँ। प्रेम लुकाउनु रहर हो कि बाध्यता, यो विषयमा हामी एकछिन घोरियौँ भने त्यो रहरभन्दा बढी चाहिँ बाध्यता हुन्छ होला। जसरी योभन्दा अघिदेखि, वर्षौँ पहिलेदेखि नै यो समाजमा प्रेम गर्नेहरूले विभिन्न पीडा पाए, प्रताडना खेप्नु पर्यो, अप्ठ्यारा अवस्थाहरूको सृजना हुने, अब जो धेरै पहिले त ज्यानै समेत जान सक्ने, अझै पनि कहीँ कहीँ छ त्यो, कतिपय अवस्थामा ती समाचारहरू पनि आउँछन्। त्यस्तो अवस्थाको सिर्जना हुँदा त्यो सम्पूर्णतया प्रेमको विपक्षमा समाज उभिने त्यो अवस्थाले गर्दा पनि प्रेमलाई प्रस्फुटन गर्न, प्रेमलाई सार्वजनिक गर्नलाई सकेनन् होला। त्यही क्रम विकास भएर हो समाज केही रूपमा परिवर्तन भयो, तर सम्पूर्णतया परिवर्तन हुन नसक्नाले गर्दा त्यो मान्छेको सोचाइ हिजो जुन सोचाइबाट निर्देशित भएका व्यक्तिहरू थिए समाजमा प्रेम गर्नेहरू पनि र प्रेमलाई ध्वस्त पार्नुपर्छ भन्नेहरू पनि एउटा पीडकको सोच अर्को पीडितको सोच त्यही सोचले निर्देशित हुँदै अगाडि बढ्दाखेरि सायद प्रेम गर्नेहरूको मनमा त्रास रह्यो होला प्रेम गर्नेहरूसँग कि यो प्रेम सार्वजनिक भएपछि आफ्नै भन्नेहरू पनि हामीसँग बिच्किन्छन् रिसाउँछन् भन्ने भयो होला यसै गरी प्रेमलाई हस्तक्षेप गर्नेहरूले ए पहिले पहिलेदेखि गरिआएको या यो प्रेम सम्बन्ध कहाँ यसरी झाँगिन दिन हुन्छ भन्ने किसिमको भावना विकास भयो होला हुनसक्छ यो प्रेम सम्बन्धभित्र त्यहाँ विभिन्न किसिमका असमानताहरूले गर्दाखेरि पनि त्यो समाजमा देखाउन नमिलेको अर्को एउटा जटिल र एउटा निकै ठुलो कारण त्यो पनि हुनसक्छ फेरि कोही हुनुहुन्छ फोन सम्पर्कमा हेलो हजुर नमस्कार नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ म प्युठानको बिजुली छ बैरेनीदेखि ऋषिराम पाण्डे ए ऋषिजी प्रेम गर्नेहरू किन अझै पनि समाजसँग लुकेर प्रेम गर्नुपर्छ भन्ने सोच्छन् होला यसमा खास गरेर मलाई कस्तो लाग्छ भन्दाखेरि अझै पनि समाजमा लुक्नुको अर्थ एउटा त कसैले त्यस त्यो आफूले गर्न लागेको प्रेम बिगार दिन्छ कि भन्ने डरले अनि अर्को मैले त के न गरेको छु अब यस्तो त कसैले पनि गरेको छैन भने आफै आफूसित आफै प्रफुल्लित भएर पनि लुकाउने नदेखाउने गरेको हुन्छ जस्तो लाग्छ एउटा डर पनि हुनसक्छ त्यो फेरि भाँडा छ भन्ने है अनि ऋषिजी तपाईँलाई सोध्नु मन लागेको तपाईँसँग कुरा गरेर तपाईँ के गर्नुहुन्छ पेसाको हिसाबले म खासै के गर्दिनँ सर म त यत्तिकै गाउँघरमा बस्ने कृषि कर्म गर्ने कति उमेर कति भयो तपाईँको हजुर कति उमेर पुग्नु भयो के हो न कति वर्ष पुग्नु भयो तपाईँ म भन्नु नघाटिकन भन्नुपर्दा अब 40 वर्ष जति भएँ हो मैले तपाईँसँग कुरा गर्दा तपाईँको आवाज सुनेर मलाई त्यस्तो लाग्यो प्रायः एकदमै युवा भन्नाले एकदमै यही 20 30 बिचको साथीहरूले फोन गर्नुहुन्थ्यो तपाईँको आवाज सुने अनि मलाई चाहिँ खुसी लाग्यो कि तपाईँ त्यो एउटा परिपक्व उमेरमा पुगिसक्नु भएको घर व्यवहारमा परिसक्नु भएको खास गरेर म एउटा रेडियो प्रेमी मान्छे हुँ म रेडियोलाई निकै माया गर्छु रेडियो कार्यक्रममा त्यसले गर्दा पनि तपाईँको कार्यक्रम अझ अहिलेसम्म सुनेको 2059 सालदेखि रेगुलर रूपमा सुनेको रेडियोमा यस्तो बोल्ने मान्छे र यस्तो मिठियासपन र यति राम्रो कार्यक्रम मैले अझै सुन्न नपाएको हुँदा यसमा म आभारी छु हस् धन्यवाद आभारी छु तपाईँसँग मुक्तक लिएर आउनु भएको छ हजुर सुनाउनुहोस् र सुरु गर्छु यस्तै रहेछ जिन्दगानी कर्कलाको पानी यस्तै रहेछ जिन्दगानी कर्कलाको पानी बाँचु बाँचु भन्दा भन्दै बिचमा टुटी जाने के नै रहेछ यो दुनियाँमा सम्झनु बिर्सनु यस्तै रहेछ जिन्दगानी कर्कलाको पानी बाँचु बाँचु भन्दा भन्दै बिचमै टुटी जाने के नै रहेछ यो दुनियाँमा सम्झनु बिर्सनु हाँस्दा हाँदै खेल्दा खेल्दै हुनु पर्ने खरानी यति सुरुमा त दुई आँखाको नानी हुन्छ भन्छन् सुरुमा त दुई आँखाको नानी हुन्छ भन्छन् अनि फेरि कर्कलाको पानी हुन्छ भन्छन् सुरुमा त दुई आँखाको नानी हुन्छ भन्छन् अनि फेरि कर्कलाको पानी हुन्छ भन्छन् जब बल्दै जान्छ आगो ताप्दै जान्छन् सबै जब बल्दै जान्छ आगो ताप्दै जान्छन् सबै र त अन्तमा ती सबै सबै खरानी हुन्छ भन्छन् र त अन्तमा ती सबै सबै खरानी हुन्छ भन्छन् नमस्कार छुट्टिन्छौँ कार्यक्रम बहकिने मन सुनिरहनु भएको छ सामुदायिक सूचना नेटवर्क सिआइएनको उत्पादन हो कार्यक्रम यो कार्यक्रम 103 रेडियोबाट हामीलाई जानकारी प्राप्त भएका रेडियोहरू चाहिँ 103 रेडियोहरूबाट तपाईँ देशैभरि एकैसाथ सुनिरहनु भएको छ विभिन्न अनलाइनहरूबाट पनि सुनिरहनु भएको छ कार्यक्रम सँगै छु म महावीर विश्वकर्मा तेरो घरमा रुवावासी चलेपछि आउँछु भन्दै र त्यो शरीर चित्तामाथि ढलेपछि आउँछु भन्दै तेरो घरमा रुवावासी चलेपछि आउँछु भन्दै र त्यो शरीर चित्तामाथि ढलेपछि आउँछु भन्दै ऊ गाकी छ दूर मलाई धारे हातले शराब दिए त मरेर खरानी भई जलेपछि आउँछु भन्दै त मरेर खरानी भई जलेपछि आउँछु भन्दै विनोद घिमिरे साङ्कोस दुई धादिङका मित्रको यो मुक्तक अर्को मुक्तक पनि म अगाडि सारिहाल्छु त्यतिन्जेल तपाईँ चाहिँ फोन सम्पर्कमा आउन सक्नुहुन्छ 01-5260-6671 यो नम्बर खुला गरेका छौँ प्रेम गर्नेहरू किन अझै पनि समाजसँग लुकेर प्रेम गर्नुपर्छ भन्ने सोच्छन् होला भन्ने विषयमा हामी कुरा गरिरहेका छौँ गगन जलन नेपाली डोटीका मित्रको मुक्तकमा अघि सार्छु। हावाको माध्यमबाट आवाज छोड्दैछ, दिन प्रतिदिन विकासमा पाइला मोड्दैछ। हावाको माध्यमबाट आवाज छोड्दैछ, दिन प्रतिदिन विकासमा पाइला मोड्दैछ। हेर्नुहोस् यो रेडियोको चमत्कार, पूर्वको प्यार पश्चिम जोड्दैछ, पूर्वको प्यार पश्चिम जोड्दैछ। विश्व रेडियो दिवस फागुन 1 गते त्यो आउँदैछ, त्यसैले पनि 6 वटा मुक्तकमा हामीले 2 वटा रेडियोसँग सम्बन्धित लिएका छौँ। हेर्नुहोस् यो रेडियोको चमत्कार, पूर्वको प्यार पश्चिम जोड्दैछ भने जस्तै म कहाँको मान्छे, तपाईँ कहाँको मान्छे, हामी सबैलाई एकै ठाउँमा जोडेको छ रेडियोले। कोही हुनुहुन्छ फोन सम्पर्कमा? हेलो, हेलो, हजुर दादा नमस्ते। नमस्कार हजुर, कहाँबाट को बोल्नु हुँदैछ? म बैतडी मादेस्ताङदेखि रतन भण्डारी, अहिले महेन्द्रनगरदेखि। ए महेन्द्रनगरमा। रतनजी, प्रेम गर्नेहरूले त्यो आफ्नो प्रेम सम्बन्ध चाहिँ किन अरूलाई थाहा दिनु हुँदैन भन्ने सोच्छन् होला? अब प्रेम सम्बन्ध भन्नेपछि त्यो पहिले त यो प्रेम सम्बन्ध पछि सफल हुन्छ या हुँदैन, पछि असफल भयो भने फेरि समाजले दुनियाँले कुरा काट्छ भन्ने त्यस्तो डर पनि हुन्छ, र फेरि बिचमा कसैले अरूले थाहा पाइदियो भने हाम्रो सम्बन्धलाई कसैले तोड्न भत्काउन षड्यन्त्र गर्ने हो कि भन्ने डर हुन्छ। त्यही कारणले चाहिँ अलि भन्न चाहिँ स्याड जस्तो हुन्छ। हुन्छ, तपाईँको मुक्तक सुरु गर्नुहोस् अब। हजुर, तपाईँको मुक्तक सुरु गर्नुभयो हुन्छ अब। सपनाहरू सारा भत्काइदिएपछि, सपनाहरू सारा भत्काइदिएपछि, आफन्तले पराई बनाइदिएपछि, सपनाहरू सारा भत्काइदिएपछि, आफन्तले पराई बनाइदिएपछि, मनभित्र पनि आगो सल्किँदो रहेछ। सपनाहरू सारा भत्काइदिएपछि, आफन्तले पराई बनाइदिएपछि, मनभित्र पनि आगो सल्किँदो रहेछ। यादहरूले मुटु जलाइदिएपछि, यादहरूले मुटु जलाइदिएपछि। माया लाउने कसैसँग रहर हुन्छ मनमा, माया लाउने कसैसँग रहर हुन्छ मनमा, जब लाइन्छ उसैको ठुलो भर हुन्छ मनमा। माया लाउने कसैसँग रहर हुन्छ मनमा, जब लाइन्छ उसैको ठुलो भर हुन्छ मनमा। तर सोचे जस्तो जीवन कहाँ हुन्छ र साथी, तर सोचे जस्तो जीवन कहाँ हुन्छ र साथी। आफन्त नै पराई हुने डर हुन्छ मनमा, आफन्त नै पराई हुने डर हुन्छ मनमा। नमस्कार, छुटिन्छौ। प्रेम गर्नेहरू किन अझै पनि समाजसँग लुकेर प्रेम गर्नुपर्छ भन्ने सोच्छन्, किन देखाउन सक्दैनन् आफ्नो बार त्यो प्रेम सम्बन्धको विषयमा भन्ने विषयमा कुरा गरिरहेका छौँ। हुनसक्छ त्यो अपरिपक्वता पनि हो। त्यो अपरिपक्वता भन्नुको अर्थ कुन अर्थमा मैले भन्न खोजेँ भने, भोलि कसैले थाहा पाइहाल्यो र त्यो हामीलाई बाधा व्यवधान सिर्जना गर्न खोज्यो भने त्यतिखेर हामी के गर्न सक्छौँ भनेर पूर्णतया तयारी नभइसकेको अवस्थाले गर्दाखेरि पनि त्यो त्रास मनमा हुन्छ होला। त्यो वैचारिक अपरिपक्वता पनि हुनसक्छ, त्यो व्यवहारिक रूपमा त्यसलाई विभिन्न कुराहरूले सामाजिक रूपमा आफू छुट्टै पनि बस्न सक्छौँ या एउटा निर्णय लिन सक्ने अवस्थामा म छु भन्ने त्यो अवस्थामा नपुगेर त्यो अपरिपक्वताले गर्दाखेरि पनि लुकाउनै खोजिन्छ होला प्रेम चाहिँ। अर्को मुक्तक म अघि सार्छु। कमल बिक पिपल धारा 6 गुल्मी हाल बुटवलमा हुनुहुने मित्रको मुक्तक हो यो। देशको पीरले स्तब्ध बन्दै हुनुहुन्थ्यो, संविधान आउने दिन गन्दै हुनुहुन्थ्यो। देशको पीरले स्तब्ध बन्दै हुनुहुन्थ्यो, संविधान आउने दिन गन्दै हुनुहुन्थ्यो। हिजो मात्रै मर्नुभयो बिचरा बुढो बाजे, परिवर्तन देख्न पाऊँ भन्दै हुनुहुन्थ्यो, परिवर्तन देख्न पाऊँ भन्दै हुनुहुन्थ्यो। यो माघ 8 आउँदैछ, मैले केही भन्नै पर्दैन यो विषयमा। तपाईँले धेरै सुन्दा सुन्दा दिक्क लागिरहेको होला तपाईँलाई, म यो कुरालाई फेरि दोहोऱ्याउन चाहन्न। अर्को मुक्तक अघि सार्छु। दीपक गैरे रुद्रपुर 8 रूपन्देहीका मित्रको मुक्तक हो यो। साताको 6 मुक्तक अन्तर्गत अन्तिम हो यो साताको। जति जति अत्याचार हुनेछ त्यसको अब प्रतिकार हुनेछ, जति जति अत्याचार हुनेछ त्यसको अब प्रतिकार हुनेछ। रेडियो युद्धको मैदान अनि मुक्तक मेरो हतियार हुनेछ, रेडियो युद्धको मैदान अनि मुक्तक मेरो हतियार हुनेछ। धन्यवाद साताको सा उत्कृष्ट मुक्तकमा सहभागिता जनाउनु हुने तपाईँ सबैलाई। कोही साथी अन्तिम हुनुहुन्छ, म उहाँसँग छोटो कुरा गर्छु, जवाफ फर्काउन भ्याउँदैन होला सायद। हेलो, हेलो, हजुर नमस्कार। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? म अर्घाहाजी दिवानदेखि पुष्प हरियाल। अन्तिममा हुनुहुन्छ, विचार राख्नुहोस्, प्रेम गर्नेहरू किन अझै पनि समाजसँग लुकेर प्रेम गर्नुपर्छ भन्ने विचार राख्छन् होला? यस्तो हुन्छ, प्रेम गर्नेहरूले प्रेम त गर्छन् तर जिन्दगानी जाओस् भनेर, बिच बाटोमा भत्काउने र खुट्टा तान्ने र पछाडिबाट ढलाउने धेरैजना मान्छे हुन्छन्। आफूले चाहेरको मान्छेलाई पाउला भन्ने आशा गरेको मानिसले पनि तर उसले पाउँदैन, आखिरी पछाडिबाट खुट्टा तानेर ढलाइदिनेहरूले गर्दाखेरि जान्छ कि भन्ने डर पनि हुन्छ। माया लगाउनेहरूलाई एकदमै ती त्रासले गर्दाखेरि पनि लुकाउन चाहिरहेका हुन्छन् होला। कार्यक्रमको अन्तमा रह्यौँ, तपाईँको मुक्तक सुन्न भ्याइन, त्यो समयले नै त्यस्तै अवस्थामा पुर्यायो, माफी माग्छु तपाईँसँग, छुट्टिन्छौँ ल अहिले, हस्त नमस्ते। कार्यक्रमको अन्तमा छौँ, त्यसैले पनि अब धेरै कुराकानी गर्न भ्याइनौँ, मैले उहाँलाई पनि यतिकै रोक्नु पर्यो। तपाईँलाई मैले भन्नै पर्ने एउटा कुरा, आगामी श्रृङ्खलादेखि हामी तपाईँले मोबाइलबाट पनि मुक्तकमा सहभागिता जनाउन सक्नुहुन्छ है, विशेष गरी यो दुर्गम भएका साथीहरू जो फेसबुकको पहुँचमा हुनुहुन्न उहाँहरूले बढी प्रयोग गरिदिनु होला। अहिले सुरुवातमा चाहिँ हामी तिनवटा मुक्तक मात्र लिन्छौँ, त्यो तपाईँले मोबाइलबाट म्यासेजमा पठाउनु भएका मुक्तकहरूबाट, किनभने अहिले हामीले छवटा मुक्तक लिएर आउने फेसबुकमा झन्डै 400 बढीबाट हामीले 6 लिएर आएका हुन्छौँ। यसको अनुपात हेर्दाखेरि 50 बढीबाट एउटा छानेका हुन्छौँ, यो छ अहिलेको अवस्था। हेरौँ फेसबुक के अरे मोबाइलको म्यासेज बक्समा तपाईँले पठाउने मुक्तकहरू धेरै आएछन् भने पछिल्लो पछि बढाउँदै पनि जाउँला, तर सुरुवातमा भने हामी 3 लिने त्यो निर्णय हामीले गरेका छौँ। तपाईँले मुक्तक पठाउनको लागि शनिबारसम्ममा पठाइसक्नुहोला, शनिबारसम्म पठाइसक्नु होला तपाईँले, र पठाउनको लागि मोबाइलको म्यासेज बक्समा गएर एकदम ध्यान दिएर सुन्नु होला। तपाईँ जसरी साथीहरूलाई म्यासेज पठाउनुहुन्छ नि, त्यसरी म्यासेज लेख्ने ठाउँमा गएर चाहिँ बहकिनी मनको छोडकरी रूप बिएम टाइप गर्नुहोस्, बहकिनी मनको छोडकरी रूप बिएम टाइप गरेर एक स्पेस दिनुहोस्, त्यसपछि मुक्तक टाइप गर्नुहोस् अनि 7799 सेन्ड गर्नुहोस्, 2779 त्यसमा सेन्ड गर्नुहोस्। कति मुक्त काम छन् तपाईँहरूको, 3 लिएर आउनेछु अर्को श्रृङ्खला एसएमएसबाट प्राप्त भएका भनेर, धेरै आउने क्रम भयो भने बढाउँला पनि पछि, अहिले सुरुवातमा चाहिँ 3 मात्रै गरौँ है। एकपटक फेरि भन्छु, म्यासेज टाइप गर्ने ठाउँमा गएर मोबाइलको बहकिनी मनको छोटकरी रूप बिएम टाइप गर्नुहोस्, एक स्पेस दिनुहोस्, मुक्त टाइप गर्नुहोस् अनि 7799 पठाउनुहोस्। यति भने अब चाहिँ कार्यक्रमबाट छुट्टिनुपर्छ, यतिन्जेल कार्यक्रम सुनेर बस्नुहुने तपाईँ सबै सबैप्रति आभार व्यक्त गर्न चाहन्छु। कार्यक्रमबाट छुट्टिनुपर्छ यतिन्जेल, यो बन्द कोठाभित्रको मेरो आवाज तपाईँसम्म पुर्याइदिनु हुने आत्मीय मित्र सुनिल राज भारतप्रति कृतज्ञता व्यक्त गर्छु। म महावीर विश्वकर्मा, आजको श्रृङ्खलाबाट चाहिँ प्रेम गर्नेहरू किन अझै पनि समाजसँग लुकेर प्रेम गर्नुपर्छ भन्ने सोच्छन् भन्ने विषयमा आफ्नो विचार राख्दै अर्को श्रृङ्खलासम्मको लागि ओछेर पर्छु। मान्छेहरू बलियोकै साथ समाउँछन्, निर्धालाई त अनेक थरी आरोप लगाउँछन्। मान्छेहरू बलियोकै साथ समाउँछन्, निर्धालाई त अनेक थरी आरोप लगाउँछन्। अपराधीलाई साथ लिई हिँड्छन् बरु खुलेआम, प्रेम गर्नेहरूलाई चाहिँ धारे हात लाउँछन्, प्रेम गर्नेहरूलाई चाहिँ धारे हात लाउँछन्। हवस् जान्छु, अर्को हप्ता आउँछ नि, नमस्कार। भएको भए सबै प्रेमीको मिलन गराउँथे, या त बिर्सन सक्ने दिल बनाउँथे, या त छुट्नै नपर्ने नियम बनाउँथे, या त बिर्सन सक्ने दिल बनाउँथे, या त छुट्नै नपर्ने नियम बनाउँथे। म ईश्वर भएको भए सबै प्रेमीको मिलन गराउँथे। Yeah.